स्मार्ट म्युजिक प्रस्तुत गर्दछ सन्तोष अधिकारीको नरौ सानु मनलाई सम्हाल। नमस्कार, म यो गीतको गायक शब्द तथा लय संकलक सन्तोष अधिकारी। नमस्कार, म यो गीतको गायिका रिता काफ्ले। जिउने मन थियो तिमीलाई आसामदाई, तिमीलाई आसामदाई, हिँडिरहेछु म आँसु बर्साउँदै, नराउ सानो मनलाई सम्हाल। हाम्रो नाता छुटेर गए नि, जसकी हुन्छौ त्यसलाई अङ्गाल। तिमीलाई आसामदाई, तिमीलाई आसामदाई, हिँडिरहेछु म आँसु बर्साउँदै, नराउ सानो मनलाई सम्हाल। छुटेर गए नि, जस्की हुन्छौ त्यसलाई अङ्गाल। हाम्रो नाता छुटेर गए नि, जस्की हुन्छौ त्यसलाई अङ्गाल। पीआरबीटी 01-600-20-940, पीआरबीटी 06052-7219। छुटेर गए नि, जस्की हुन्छौ त्यसलाई अङ्गाल। नङमा सुसारी, नङमा सुसारी, पसिराते सानो परिवार परि, नरौ सानो मनलाई सम्हाल। हाम्रो नाता छुटेर गए नि, जस्की हुन्छौ त्यसलाई अङ्गाल। छुटेर गए नि, छोड़ी छोड़ेर गायनी छोड़ेर गायनी खुशी रार काईकी भाएनी नौ सानो मन लाई समान हम्रो नाता छुटेर गायनी जस्की ओछेउ देशलाई अंगाला छोड़ेर गायनी छोड़ेर गायनी खुशी रार काईकी भाएनी नौ सानो मन लाई समान छुटेर गाएनी जस्की ओछेउ देशलाई अंगाला हाम्रो नाता छुटेर गाएनी जस्की ओछेउ देशलाई अंगाला पीआरबीटी 01-6002-0940 पीआरबीटी 6052-7219 मलाई नै पछी मरेर जानीलाई मरेर जानीलाई दैवले नै छुटायो हामीलाई नरौ सानो मनलाई सम्हाल हाम्रो नाता छुटेर गए नि जसकी हुन्छौ त्यसलाई अङ्गाल मरेर जानीलाई मरेर छुटायो हामीलाई नरौ सानो मनलाई सम्हाल हाम्रो नाता छुटेर गए नि जसकी हुन्छौ त्यसलाई अङ्गाल हाम्रो नाता छुटेर गए नि जसकी हुन्छौ त्यसलाई अङ्गाल Okay.